नटु गई पो माति दू माति दू दा दुगुर गिन बचानू बैलन जंग जंग पिंटा गान पो नडी दू नडी दू दा दुगुर गिन बचानू बैलन जंग जंग नटु गई पो माति दू تردم په ختم دو ختم دو د ګورګین بچانو بایلل جنگ جنگ د تردم په ختم دو ختم دو د ګورګین بچانو بایلل جنگ جنگ د ټوګي په مات دو مات دو गई पो मात